نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب أنزلني منزلا مباركا وأنت خير المنزلين. صدق الله مولانا العلي العظيم. محترم بھائیو اور بزرگو، یہ وہ دعا ہے جو سیدنا حضرت نوح علی نبینا وعلیہ الصلاۃ والسلام کو تلقین کی گئی، اس وقت جب ان کی کشتی جودی پہاڑ پر لگی اور زمین پر اترنے کا حکم ہوا، تو یہ دعا منگوائی گئی کہ رب انزلنی منزلا مبارکا وانت خیر المنزلین، کہ میرے رب میرے اس اترنے کو مبارک اترنا بنا دیجئے اور بے شک آپ بہترین اتارنے والے ہیں، آپ سے بہتر کوئی رہنے کی جگہ عطا کرنے والا نہیں ہے۔ دنیا میں جو بھی آیا ہے اسے یہاں اپنی تمام چیزوں کو چھوڑ کر جانا ضرور ہے۔ کتنے ہی آپ اچھے سے اچھا مکان بنا لیں، آسائش کا انتظام کر لیں، آرائش کر لیں، زیبائش کر لیں، ساری صلاحیتیں اس پہ لگا دیں، لیکن ضرور ایک دن وہ آئے گا جب ہمیں اسے چھوڑ کر جانا پڑے گا۔ علامہ ابن الجوزی رحمۃ اللہ علیہ نے ایک کتاب لکھی ہے، کتاب التوابین، اس میں ایک واقعہ نقل کیا ہے کہ ایک امیر کبیر نے بہت شاندار محل تعمیر کیا، جب وہ بن کر تیار ہو گیا تو اس نے سارے شہر والوں کی دعوت دی کہ ہمارا محل تیار ہو گیا، اب سب کی دعوت ہے، آؤ کھا پی کر کے جاؤ۔ اور مقصد اس کا یہ تھا کہ لوگ آئیں گے اور ہمارے مکان کو دیکھیں گے اور انہیں پتہ چلے گا کہ ہم نے کیا بہترین اس میں انتظامات کیے ہیں۔ لوگ آتے تھے اور دیکھتے تھے اور حیرت کرتے تھے کہ بھئی واہ، پتھر بڑا عجیب ہے، قمقمے بڑے شاندار ہیں، کمرے بڑے کشادہ ہیں۔ تو لکھا ہے کہ یہ سب لوگ تعریفیں کر رہے تھے اور جو امیر کبیر تھا وہ بڑا خوش ہو رہا تھا کہ زبانوں پہ پڑی میری تعریف ہو رہی۔ تو ایک فقہ فقیر گزرا، اس نے نظر اٹھا کے دیکھا بڑے لوگ آ جا رہے ہیں، کیا قصہ ہے کہ تمہیں نہیں پتا آج محل کا افتتاحی پروگرام ہے، اوپننگ سرمنی ہے۔ اس نے ایک حقارت سے نظر ڈالی اور کہا کہ یہ کیا ہے، یہ تو عیبدار ہے، یہ مکان عیبدار ہے۔ لوگوں نے اسے پکڑ لیا، کہہ رہے تو خود فقہ فقیر ہے اور اتنے شاندار مکان کو کہہ رہا ہے عیبدار ہے، یہاں چاہے تم کچھ کہو ہے تو عیبداری۔ جو اس کے کارندے تھے امیر کے، انہوں نے اندر خبر بھیجی کہ سب تو کہہ رہے ہیں کہ بہت عمدہ مکان ہے، فقیر یہ کہہ جا رہا ہے، اس سے ماحول بگڑ رہا ہے۔ मालिक ने कहलवाया कि उससे पूछो क्या आए वे। पूछा, उसने कहा तुम्हें क्यों बताऊं, जो मालिक है उससे बताऊंगा। अंदर ले गए, ये बता क्या आयब है कि हाँ दो आयब है इसमें, कि सच सच बताना, गलत कहा तो खैर नहीं। कहा कि इसके अंदर पहला आयब यह है कि ये मकान पुराना हो जाएगा, जरूर पुराना होगा। मालिक कहने लगा कि हाँ बात तो ठीक है, कितना ही अच्छा मकान बना लो, कुछ दिनों में तो पुराना हो नहीं, मरम्मत की जरूरत पड़ेगी, मेंटेनेंस की जरूरत पड़ेगी, सफाई की जरूरत पड़ेगी, वरना तो शानदार से शानदार पत्थर का बनाया मकान भी कुछ दिनों में क्या है वीरान। कि अच्छा चलो ठीक है, ये तो एक आयब हुआ, दूसरा आयब क्या है। कहा दूसरा आयब यह है कि मकान रह जाएगा, मकीन नहीं रहेंगे, मकान की उम्र ज्यादा है, मकीनों की उम्र कम है। मकान तो 100 साल 200 साल तक भी रह सके, और आदमी कब तक रहेगा। पैगंबर अलैहिस्सलाम ने फरमाया मेरी उम्मत की औसत उम्र 60 से 70 के बीच में है, जो 70 से ऊपर चला जाए यूं समझे रुंगे की जिंदगी जी रहा है, तब बुलावा आ जाए। फरमाया अक्सर लोग 70 पार नहीं कर पाएंगे, ये आदमी की उम्र है, ये मकान की उम्र है। तो वो मालिक सोच में पड़ गया, कहा बात तो तुम्हारी ठीक है, क्या अच्छा तुम ही बताओ कोई ऐसा भी मकान है जिसमें ऐसा आयब ना हो। तो उसने फकीर ने बड़े नाजो अंदाज में कहा कि हाँ मेरे रब की बनाई हुई जन्नत है जो कभी पुरानी ना हो। और जो मकान भी रहेगा मकीन भी रहेगा, वहां जो जाएगा हमेशा का परवाना लेके जाएगा। तो दुनिया के मकानों का तो ये हाल है, यहां आदमी चाहे झोपड़े में भी रह ले, लेकिन अगली जिंदगी में अच्छे मकान का इंतजाम करे, ये खुशनसीब आदमी। ومساكن طيبة في جنات عدن, कुरान में अल्लाह ने वादा किया है ईमान वाले मर्दों औरतों से। लेकिन इसका यह मतलब नहीं है कि मकान न बनाया जाए, जरूरत के मुताबिक मकान बनाना शरीयत में मना नहीं है, बल्कि सरवर आलम जनाब रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि तीन चीजें आदमी के लिए खुशनसीबी की अलामत है। नंबर एक, वसी मकान, जो उसकी अपनी जरूरत, अपने मेहमानों की जरूरत के लिए, बच्चों की जरूरत के लिए काफी हो, ये अल्लाह की नेमत। नंबर दो, ताबेदार सवारी, जो आपके काम आए, ऊंटनी की शक्ल में हो, गाड़ी की शक्ल में हो और दीगर शक्ल में हो। अल मरकबुल हनी, किसी को ऐसी गाड़ी मिल जाए जिसमें टूट फूट ना होती हो, चले तो चलती रहे, ये सआदत की बात। और ऐसी गाड़ी मिल जाए कि हर दिन पंचर हुआ करे, तो वो बोझ बन जाती है कि नहीं। पहले जमाने में घोड़े होते थे, ऊंटनियां होती थी, तो उनके भी मिजाज अलग अलग होते थे। कोई ऊंटनी ऐसी कि बिल्कुल ताबेदार, जैसा कहो वैसे चले, और कोई ऐसी कि बिल्कुल सरकश, मुसीबत रखना भी मुश्किल छोड़ना भी मुश्किल। और फरमाया तीसरी चीज खुशनसीबी की यह है कि हम मिजाज बीवी मिल जाए, बेगम ऐसी मिले जो बेगम हो। बेगम को बेगम इसीलिए कहा जाता है कि वो आदमी को बेगम कर देती, اور یہ کب کرے گی؟ جب ہم مزاج ہو، ہم فکر ہو، جسے دیکھ کر دل کو سکون ہو، جو گھر کی راحت ہو، جو بچوں کی اچھی طرح تربیت کرنے والی ہو، یہ تین باتیں جسے دنیا میں ملیں اس کے لیے سعادت فرمائی پیغمبر علیہ السلام، من سعادت المرء، خوش نصیبی کی بات. مگر ان چیزوں میں جی نہیں لگانا ہے، ہر وقت اسی ٹیپ ٹاپ میں نہ لگے رہو. یہ مکان ہے پھر اور مکان بنا لو خامخواہ، تو یہ بڑی محرومی کی بات ہو جائے گی. پیغمبر علیہ السلام نے فرمایا جس آدمی کا سرمایہ اللہ تعالیٰ ضائع کرنا چاہتے ہیں اس کا پیسہ مٹی گارے میں لگا دیتے ہیں کہ اس میں لگائے چلے جاؤ. یہ بات ٹھیک نہیں. اللہ نے جو ضرورت کی چیز عطا فرما دی اس پہ قناعت کرو، اس کی قدر کرو، اس کا شکر بجا لاؤ، اور اگلی زندگی میں اللہ تعالیٰ وسعت عطا فرمائے اس کے لیے یہاں تیاری کرو. بہرحال صاحب خانہ کے لیے شکر کا مقام ہے. اللہ تعالیٰ اس مقام کے مکینوں کو اسے برتنے کی توفیق عطا فرمائے. ساتھ میں یہ بھی دعا کریں کہ دنیا میں جتنے بھی بے گھر ہیں اللہ تعالیٰ انہیں بھی گھر نصیب کرے. آپ سوچئے ہزاروں لاکھوں کی تعداد میں دنیا میں ایسے لوگ ہیں جو فٹ پاتھ پر پیدا ہوتے ہیں، فٹ پاتھ پر مر جاتے ہیں. لاکھوں کی تعداد میں ایسے ہمارے ہاں ہندوستان میں ہر اسٹیشن پر کچھ لوگ ایسے ملیں گے آپ کو جو وہیں پیدا ہوتے ہیں وہیں مرتے ہیں، ان کا نہ کوئی گھر ہے نہ در ہے. اس لیے اللہ نے جو ہمیں نعمت عطا کی اس کا شکر بجا لائیں، جن کو یہ نعمت نصیب نہیں ہے ان کے لیے دعا کریں. اللہ تعالیٰ اس گھر میں ہر طرح کی خیر برکت مقدر فرمائے اور ہم سب کے لیے خیر عافیت کے فیصلے فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. صلى الله عليه وسلم.